Lino alla foragna di Savanandal Chalice. Savanandal Chalice, Jyoti Lino. Para number 2, Rupo number 8, Suratullah para Awas, ayat number 193, Nabe Osti Tiran, ayat number 193. A'udhu Billahi Minash Shaitanir Rajeem, Bismillahir Rahmanir Rahim. Waqatiluhum hatta la takuna fitnatun wa yakuna ad-din. فإن تعوا فلا عدوان إلا على الظالمين. الشهر الحرام بشهر الحرام والحرمات قصاص فمن اعتدى عليكم فاعتدوا عليه بمثل ما اعتدى عليكم واتقوا الله واعلموا أن الله مع المتقين. وأنفقوا في سبيل الله ولا تلقوا بأيديكم إلى التهلكة وأحسنوا إن الله يحب المحسنين. صدق الله العظيم. أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی. من الشیطان الرجیم, نہایت مضبوط شیطان سے. بسم اللہ اللہ کے نام کے ساتھ, الرحمن جو بے حد مہربان, الرحیم نہایت رحم والا ہے. سے پہلے اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ یہ قمری حساب, چاند کا حساب, یہ عبادات کا وقت معلوم کرنے کا ذریعہ ہے اور حج کے ایام معلوم کرنے کا ذریعہ. کہ اس کے بعد ایک ضابطہ بیان فرمایا کہ نیکی وہ ہے کہ جس کو اللہ نے نیکی فرمایا, تو اپنی مرضی سے جو نیکیاں اختیار کریں گے وہ نیکی وہ بھی جائے. اور یہاں ضابطہ بیان فرما دیا کہ بدعت کس کو کہتے ہیں, کہ وہ کام ہے جو اچھائی کا کام ہے لیکن شریعت کے کسی ماخذ سے ثابت نہ ہو, وہ کام بدعت ہے. بدعت کے بارے میں ایک بات تو یہ ہے کہ کام اچھائی کا ہے لیکن شریعت سے ثابت نہیں. دوسری صورت یہ ہے کہ ایک چیز سنت ہے یا مستحب ہے, اس کو سنت یا مستحب کی وجہ واجب اور فرض قرار دے رہے ہیں. جس کی ایک مثال حضرت عبداللہ بن مسعود رضی اللہ عنہ سے روایت ہے کہ نبی علیہ السلام نے فرمایا کہ اگر تمہیں پہلی صف میں اور دائیں طرف کھڑے ہونے کی فضیلت معلوم ہو جائے تو تم آپس میں خور اندازی کرو, یعنی ہر نماز میں جھگڑا ہوگا کہ جی میں نے دائیں طرف کھڑا ہونا ہے, پہلی صف میں کھڑا. سب کی یہ خواہش ہوگی کہ اتنی فضیلت ہے اس کی جب معلوم ہو جائے. یہ روایت فرمانے کے بعد ابن مسعود رضی اللہ عنہ فرماتے ہیں جو شخص اپنے اوپر لازم کر لے کہ میں نے ہمیشہ پہلی صف میں کھڑا ہونا ہے, دائیں طرف کھڑا ہونا ہے, وہ بھی جاتی ہے. نبی علیہ السلام کا ارشاد بھی بیان کر رہے ہیں, نبی علیہ السلام فرما رہے ہیں کہ اگر تمہیں پہلی صف میں اور دائیں طرف کھڑے ہونے کی فضیلت معلوم ہو جائے تو تم آپس میں خور اندازی کرو. یہ فضیلت بیان فرمانے کے بعد پھر حضرت خود یہ فرما رہے ہیں کہ اگر کوئی آدمی اپنے اوپر لازم کر لے کہ میں نے دائیں طرف کھڑا ہونا ہے, پہلی صف میں ہی ہمیشہ کھڑا ہونا ہے, لازم کر لے تو وہ بدعت ہے. کیوں کہ نبی علیہ الصلوۃ والسلام کے ارشاد گرامی سے اس کا مستحب ہونا معلوم ہو رہا ہے, اور جس شخص نے اپنے اوپر لازم کر لیا اس نے واجب کا مفہوم لیا ہے. تو لہذا مستحب کو واجب قرار دینا یہ بدعت. اسی طریقے سے کہ یہ اذان میں شروع کر رہا ہوں, نبی علیہ السلام کے ارشاد گرامی سے معلوم ہوتا ہے کہ ہر جو بہتر کام ہے اس کو بسم اللہ سے شروع کرنا چاہیے. اذان کے مقابلے میں تو بہتر کام کوئی ہو نہیں سکتا, تو لہذا اذان سے پہلے یہ رواج چلا ہے آج کل کہ پہلے بسم اللہ الرحمن الرحیم پڑھتے تھے, سپیکر پہ آواز آتی ہے بسم اللہ الرحمن الرحیم, پھر اذان شروع کرتے ہیں. اور اب بسم اللہ سے بھی معاملہ کچھ آگے بڑھ گیا, اب اعوذ باللہ پڑھتے ہیں پھر بسم اللہ پڑھتے ہیں پھر اذان دو. اب یہاں پہ ایک کباہت تو اپنی کباہت ہے اور ایک کباہت خبری کباہت ہے کہ نبی علیہ الصلوۃ والسلام نے جو اذان کا اہتمام فرمایا, حضرت بلال رضی اللہ عنہ, حضرت عبداللہ بن ام مکتوم رضی اللہ عنہ, حضرت صوبان رضی اللہ عنہ, جو نبی علیہ السلام کے مؤذن تھے, ان میں سے کوئی مؤذن بھی اذان کو بسم اللہ الرحمن الرحیم سے شروع نہیں کرتا. دوسری بات یہ کہ نبی علیہ السلام نے فرمایا کہ وہ کام جو اچھا کام ہے اگر بسم اللہ سے شروع نہ کیا جائے تو اس میں بے برکتی ہے, تو لہذا ہم اذان کو بسم اللہ سے شروع کریں. یہاں ایک بات جو عقلاً قابل غور ہے کہ کس سے شروع کرنا ہے ہر اچھے کام کو, اللہ کے نام سے شروع کرنا ہے, یہ اللہ کے نام سے شروع کرنا ہے. اور اذان کس نام سے شروع ہو رہی ہے؟ اذان تو ہی اللہ اکبر, یہاں تو آپ بسم اللہ پڑھ رہے ہیں, اللہ کے نام کو تیسری جگہ لے رہے ہیں, اور اذان کے اندر تو اللہ کا نام پہلی جگہ ہے. جب آپ نے بسم اللہ الرحمن الرحیم پڑھا تو اللہ کا نام کتنی جگہ پہ آیا؟ بی اسم اللہ, اللہ کا نام تیسری جگہ جا رہا ہے. اور اذان جب آپ دے رہے ہیں اللہ اکبر اللہ اکبر تو اللہ کا نام پہلی جگہ ہے, تو آپ نے اللہ کا نام جو پہلی جگہ ہے اس کو تیسری جگہ آپ لے گئے, تو آپ نے عمل کیا ہے یہ عمل کے خلاف ہے. اسی طریقے سے اذان ہے, اذان مکمل ہوئی کس پہ؟ لا الہ الا اللہ پہ. اگر اس کے بعد میں نے لا الہ الا اللہ کے بعد محمد رسول اللہ پڑھا ہے تو کلمہ طیبہ کیا ہے؟ کلمہ طیبہ یہی ہے کہ لا الہ الا اللہ محمد رسول اللہ, کلمہ مکمل ہوگا محمد رسول اللہ سے. اب اذان میں نے مکمل کر دی, جب اذان مکمل کی لا الہ الا اللہ کے بعد میں نے محمد رسول اللہ پڑھا ہے, میں نے غلط کام تو نہیں کیا. کلمہ طیبہ اللہ کی توحید اور نبی علیہ السلام کی رسالت, اور اس بات کا اظہار ہے کہ توحید کو میں مانتا ہوں نبی علیہ السلام کے ذریعے سے. تو اگر اذان میں محمد رسول اللہ پڑھ دیا جائے, یہ جواب میں محمد رسول اللہ پڑھ دیا جائے تو اس میں کیا حرج ہے؟ تو نعوذ باللہ من ذالک, کیا اللہ کو معلوم نہیں تھا کہ کلمہ محمد رسول اللہ پہ مکمل ہوتا ہے؟ کیا نبی علیہ السلام کو نعوذ باللہ من ذالک معلوم نہیں تھا؟ حضرت نے تو تقریر نہیں فرمائی. کیا صحابہ کرام رضی اللہ عنہم محمد رسول اللہ کے قائل نہیں تھے کہ انہوں نے اذان لا الہ الا اللہ پہ مکمل کی اور جواب بھی یہیں تک رکھا؟ تو لہٰذا اس میں دیکھیں کہاں کہاں تک قباحت پیدا ہوئی. تو اس لیے جہاں شریعت کا حکم ہے, شریعت نے جو ضابطہ بیان کیا ہے اس کی پابندی کرنا ضروری ہے, اور اس سے آگے بڑھنا یہ بدعت ہے اور اس سے اجتناب ضروری ہے. تو ضابطہ معلوم ہوا, ایک ضابطہ تو یہ معلوم ہوا کہ وہ کام جو شریعت کے چار ماخذ میں سے کسی ماخذ سے ثابت نہ ہو اس کو نیکی کا کام سمجھ کے کرنا یہ بدعت ہے. دوسرا ضابطہ یہ ہے کہ شریعت میں جو حکم ہے اور حکم سے کسی چیز کو بڑھانا یہ بدعت ہے, کہ مستحب ہے اس کو لازم سمجھ لینا واجب بنا لینا تو یہ بدعت ہے, تو اس سے اجتناب ضروری ہے. اس کے بعد اللہ تبارک و تعالیٰ یہاں جہاد کا ذکر فرمایا, اور جہاد کا ذکر اس نسبت سے یہاں بیان ہوا ہے کہ آگے عمرے اور حج کے احکام آ رہے ہیں. نبی علیہ الصلوۃ والسلام 6 ہجری میں عمرے کے لیے تشریف لے گئے ذوالقعدہ کے مہینے میں. جب ذوالقعدہ کے مہینے میں حضرت تشریف لے گئے تو اہل مکہ نے حضرت کو عمرہ نہیں کرنے دیا, تو 6 ہجری میں یہ معاہدہ ہوا کہ اس سال واپس جائیں, آئندہ سال جب آئیں تو اسی مہینے ذوالقعدہ میں آئیں گے تو 3 دن کی اجازت ہوگی, عمرہ کریں گے واپس ہوگی. اب 7 ہجری کو جب یہ حضرات صحابہ کرام رضی اللہ عنہم نبی علیہ السلام کی قیادت میں تشریف لے گئے تو ان کے دل میں ایک بات تھی کہ قریش یا دین کے دشمن اسلام دشمن جو لوگ ہیں یہ کسی معاہدے کے پابند نہیں ہوتے، مجبوری میں معاہدہ کرتے ہیں لیکن جیسے کہ مجبوری ہٹے تو یہ اپنے معاہدے سے منحرف ہو جاتے ہیں، یہ اہل باطل کا شروع سے طریقہ آ رہا ہے۔ اب دل میں یہ بات تھی کہ اب کیا کریں گے کہ تین حرمتیں ہیں، ایک حرمت یہ ہے کہ ہم احرام کی حالت میں، تو احرام کی حالت میں ہوں تو لڑ نہیں سکتے، دوسری حرمت یہ ہے کہ مہینہ ذوالقعدہ کا ہے، تو ذوالقعدہ ذوالحجہ محرم یہ تین مہینے اور رجب کا مہینہ چوتھا، یہ حرمت والے مہینے، اور یہ ذوالقعدہ کا مہینہ ہے، دوسری حرمت یہ ہے، اور تیسری حرمت یہ ہے کہ حدود حرم کے اندر لڑائی نہیں ہو سکتی۔ تو اب یہ تین پابندیاں موجود ہیں، تو اب ہم کیا کریں گے؟ اگر قریش نے ہمیں روک دیا یا قریش نے ہم پہ حملہ کیا تو ہمیں کیا کرنا چاہیے؟ تو اس پہ اللہ تبارک و تعالیٰ نے اجازت دی کہ دیکھو کہ اللہ کے راستے میں قتال کرو ان لوگوں سے جو تم سے قتال کرے، لہذا حرمت وہاں ہے جہاں حرمت کا خیال رکھا جائے، جہاں حرمت کا خیال نہ ہو تو اب تمہیں اجازت ہے کہ تم ان کے خلاف جو ہے وہ جہاد کرو گے، نہ صرف جہاد کرو گے بلکہ جہاں جہاں موقع ملے تمہیں ان کو قتل کرنا ہے اور ان کو اس جگہ سے نکالنا ہے جس جگہ سے انہوں نے تمہیں نکالا ہے، تو عدلے کا بدلہ اس کے لیے کوئی پابندی نہیں ہے۔ یہ بات اللہ نے بیان فرمائی، پھر یہ بات بھی بیان فرمائی کہ دیکھو کہ اس حالت میں بھی جس حد تک ممکن ہو پابندی کو اختیار کرنا چاہیے کہ مسجد حرام میں قتال نہ کرنا، لیکن اگر مسجد حرام میں وہ تمہارے ساتھ قتال کریں تو پھر ان کو نہیں چھوڑنا، مسجد حرام میں بھی تمہیں اجازت ہے کہ قتال کے بدلے میں تم قتال کرو گے۔ ہاں اگر وہ لوگ باز آ جائیں کہ ایمان لے آئیں یا مخالفت چھوڑ دیں تو پھر تم نے بھی ان کو چھوڑ دینا ہے، اگر ایمان لے آئیں تو اتنی مخالفت کے باوجود بھی اگر ایمان لائیں گے تو اللہ کو بخشنے والا پائیں گے اور اللہ کو نجات رہنے والا پائیں گے۔ پھر یہاں یہ بات بھی اشارہ فرما دی کہ تم پہ الزام یہ ہے کہ تم نے ان کو قتل کیا ہے مسجد حرام میں، تم نے ان کو قتل کیا ہے حرمت والے مہینے میں، تو اللہ تبارک و تعالیٰ فرماتے ہیں کہ یہ نہیں بلکہ یہ بات سوچنے کی ہے کہ قتل کے مقابلے میں جو فتنہ ہے وہ زیادہ شدید ہے۔ فتنہ کیا ہے؟ فتنہ کے اصل معنی تو فتنے کے ہیں یہ سونے اور چاندی کو آگ میں گرم کرنا، تو اس سے اس کا کھوٹ جو ہے وہ ظاہر ہو جاتا ہے، اس کو فتنہ کہتے ہیں۔ اور انسان کے لیے بھی فتنہ یہ ہے کہ جو آزمائش اور مصیبت اور فتنہ ہے اس میں انسان کی حقیقت اور اصلیت ظاہر ہو جاتی ہے، کتنا صبر کرتا ہے کتنا شکر کرتا ہے، اسے اس کو فتنہ کہتے ہیں۔ اور اس مقام پر جو فتنہ ہے وہ ہے اہل ایمان کو ایمان سے روکنا کہ مسجد حرام کے اندر، یہ مسجد حرام میں کیا ہے، اس کی عظمت کیوں ہے؟ اس کی عظمت ہے بیت اللہ کی وجہ سے، اللہ کے گھر کی وجہ سے، خانہ کعبہ کی وجہ سے۔ گھر کس کا ہے؟ اللہ کا، اور رکھے ہوئے اس میں کیا ہیں؟ بت، کہ وہ گھر اللہ کا ہے، کہ یہاں توحید پہ عمل ہونا چاہیے، اور یہاں ہو کیا رہا ہے شرک، اس سے بڑا فتنہ کون سا ہو سکتا ہے؟ فرمایا کہ لہٰذا یہ فتنے میں مبتلا ہیں، جب فتنے میں مبتلا ہیں اور ان کے مقابلے میں جو قتل اختیار کیا جائے گا وہ قتل تھوڑا جرم ہے فتنے کے مقابلے میں، بڑے جرم کو ختم کرنے کے لیے چھوٹی بات اختیار کی جا سکتی ہے، لہذا اس کے اندر کوئی قواعد کی بات نہیں۔ اللہ نے یہاں ضابطہ بیان فرما دیا اور ان کی صفائی بیان فرما دی کہ ان پہ اعتراض نہیں کیا جا سکتا۔ اس کے بعد فرمایا کہ اب یہ اگر لڑائی شروع ہو جائے، قتال ہو، تو قتال کب تک کرنا ہے؟ تو میں وقاتلو ہوں اور تم قتال کرو ان سے، حتی لا تکون فتنہ، یہاں تک کہ نہ رہے فتنہ، کہ اس وقت تک قتال کرو جب تک کہ یہ شرک کا ماحول باقی نہ رہے، ایمان کا ماحول پیدا نہ ہو جائے، اس وقت تک ان کے ساتھ تم قتال کرو۔ وَيَكُونَ الدِّينُ لِلَّهِ، اور ہو جائے دین اللہ کا، دین سے مراد یہاں اطاعت، کہ جب تک یہ شرک کا ماحول ختم نہ ہو اور جب تک کہ اطاعت اللہ کی پیدا نہ ہو جائے اس مقام پر، اس وقت تک تم قتال کرو۔ تو یہ قتال کب تک؟ جب تک کہ اللہ کی اطاعت غالب نہ آ جائے، ईमान का माहौल न बन जाए, इबादत का माहौल न बन जाए, उस माहौल तक तुम किताल करो। तो इससे मालूम हुआ कि जिहाद और किताल का मकसूद क्या है। जिहाद और किताल का मकसूद है कि अल्लाह के रास्ते, अल्लाह के दीन के रास्ते की रुकावटें ख़त्म की जाएँ, और अल्लाह के दीन के रास्ते की रुकावटें ख़त्म करने के लिए किताल की दो सूरतें होंगी, दिफाई जिहाद भी होगा, इकदामी जिहाद भी होगा। तो लिहाजा अल्लाह ताला की इताअत को कायम करने के लिए दोनों किस्म के जिहाद किए जाएंगे। जिस जिहाद की ज़रूरत होगी वो जिहाद इख्तियार किया जाएगा। एक दूसरी बात यह काबिले हो रहे हैं कि यहाँ दीन इताअत के मानी में इस्तेमाल हुए हैं, और कुरान मजीद में दीन तीन मानी में इस्तेमाल हुआ है। दीन इन्नद्दीन इन्नल्लाहि इस्लाम, दीन के एक मानी है इंसान की ज़िंदगी का मुकम्मल निज़ाम। दीन इंसान की ज़िंदगी के मुकम्मल निज़ाम को कहते हैं, और वो निज़ाम जो अल्लाह ने अता फरमाया उसका नाम दीन इस्लाम है। तो दीन के एक मानी इंसानी ज़िंदगी का मुकम्मल निज़ाम, और दीन के दूसरे मानी जो कुरान मजीद में इस्तेमाल हुए हैं वह है मालिक यौमी दीन, जजा के दिन का मालिक। तो दीन जजा और बदले के मानी में इस्तेमाल हुआ है, दूसरे मानी ये। तीसरे मानी ये हैं जो इस जगह इस्तेमाल हुए हैं, वह है इताअत और फरमाबरदारी। तो दीन के कुरान मजीद में तीन मानी इस्तेमाल हुए हैं, एक मानी इंसानी ज़िंदगी का निज़ाम, दूसरे मानी जजा और बदला, और तीसरे मानी इताअत और फरमाबरदारी। तो इस मकाम पर दीन का लफ्ज इताअत और फरमाबरदारी के मानी में इस्तेमाल हुआ है। जब तक अल्लाह की इताअत का माहौल न बन जाए उस वक्त तक किताल जो है वो जारी रखना ज़रूरी है। तो अकातिलूह और किताल करो इनसे, हत्ता यहाँ तक कि ला तकून फितना, तुम न रहे फितना, व यकून दीन, और हो जाए इताअत बिल्लाह अल्लाह की। फ़ैनिन का हो पस अगर वो बाज आ जाए, फला उद्वाना पस नहीं ज़्यादती, इल्ला अला ज़ालिमीन सिवाय उन पर जो ज़ुल्म करने वाले। फरमाया कि अगर ये लोग बाज आ जाए, तौबा कर लें, तो फिर इनको छोड़ दिया जाए, लेकिन जो तौबा न करें, बाज ना आए, अपने जुल्म को जारी रखें, उनके खिलाफ कार्रवाई जो है वो चलती रहनी चाहिए। तो ज़ालिमों पर जो है वो ज़्यादती, तो ज़्यादती ज़्यादती ये नहीं है, लेकिन अल्लाह ने यहाँ ज़्यादती का लफ्ज़ इस्तेमाल फरमाया कि बज़ाहिर ये ज़्यादती नज़र आ रही है, लेकिन जो बज़ाहिर ज़्यादती नज़र आ रही है इसलिए ज़्यादती नहीं है कि ये ज़्यादती किस पर की जा रही है, जो ज़ालिम है उस पर की जा रही है। लिहाजा ज़ालिम पर जो ज़्यादती करना है उसको ज़्यादती नहीं कहते, बज़ाहिर उसको ज़्यादती कहते हैं, हकीकत में वो ज़्यादती नहीं है। चुनाव ज़्यादती इसलिए नहीं, जब अल्लाह ने इजाज़त दी कि ज़ालिमों पर ये अमल किया जा सकता है तो अमल अल्लाह के नज़दीक ज़्यादती न रहा। तो मैं कि ज़ालिमों के ख़िलाफ़ जो है भरपूर जो है वो कार्रवाई हो। अब रही ये बात कि ये महीना ज़ुल्क़ादा का महीना है, तो एहराम की हम हालत में हैं, एहराम की हालत में है, उसका जवाब तो आ गया। अब यह है कि यह महीना ये हुरमत वाला महीना है, तो इसमें अगर लड़ाई हो जाए तो क्या करना चाहिए। तो यहाँ अल्लाह ने ज़ाबिता बयान फरमाया, तो मैं कि अश्शहरुल हराम, हुरमत वाला महीना, बिश्शहरिल हरामी, हुरमत वाले महीने के बदले में। अगर वो हुरमत वाले महीने का एहतराम करें तो भी एहतराम करो, अगर वो एहतराम ना करें, इस महीने का ख्याल ना करें और इस महीने के अंदर तुमसे लड़ाई करें, तुम्हें रोक दें, अल्लाह की इबादत से तुम्हें रोक दें, मस्जिद हराम में दाखिल होने से रोक दें, तो मैं भी तुम्हें इजाज़त है कि तुम इसके खिलाफ कार्रवाई करो। हुरमत वाले महीने की पाबंदी वहाँ है जहाँ हुरमत वाले महीने की पाबंदी की जा रही हो, जब ये हुरमत वाले महीने की पाबंदी नहीं कर रहे तो तुम पे भी पाबंदी नहीं है, तुम जवाबी कार्रवाई इनके खिलाफ कर सकते हो। फिर आगे ज़ाबिता बयान फरमाया कि वाल हुरुमात क़िसास, हुरुमात अदब एहतराम जो है वो क्या है, वाल हुरुमात और ये हुरमतें क़िसास बदला हैं। तो ये ज़ाबिता कानून बयान फरमा दिया कि जो ये पाबंदियाँ हैं ये बदले में होंगी, कि तुम एहराम की हालत में हो तुम कार्रवाई नहीं कर सकते, लेकिन अगर ये एहराम की हालत वालों पर जुल्म कर रहे हैं, उनको रोक रहे हैं, तुम्हें इजाज़त है एहराम की हालत में भी तुम इनके खिलाफ लड़ सकते हो। हुरमत वाला महीना है, तुम भी हुरमत वाले महीने में हो, अगर ये हुरमत वाले महीने का ख्याल नहीं कर रहे तुम्हें इजाज़त है तो उनके खिलाफ जिहाद कर सकते हो। फिर ये कि अगर मस्जिद हराम के अंदर ये तुम्हारे खिलाफ कार्रवाई करें तुम्हें इजाज़त है तो मस्जिद हराम के अंदर भी इनके खिलाफ कार्रवाई कर सकते हो। फरमाया जो हुरमतें हैं वो बदला हैं, उस वक्त हुरमतों का ख्याल रखा जाएगा जब फरीक अव्वल गया हुरमतों का ख्याल रखेगा, जब वो हुरमतों का ख्याल नहीं रखेगा तो तुम्हें भी हुरमतों का ख्याल रखने की जरूरत नहीं, तो उनके खिलाफ जवाबी कार्रवाई करोगे तो अल्लाह के नज़दीक तुम मुजरिम नहीं होगे, क्योंकि अपना दिफा करना ये लाजिम है, और अगर तुम नहीं करोगे तो नतीजा ये है कि तुम मक़तूल होगे और तुम्हें नुकसान पहुँचेगा, तो अपने आप को नुकसान से बचाना ये भी लाजिम है। तो लिहाजा ये पाबंदी तुम पर उस वक्त है जब वो इसकी पाबंदी करें, और जब वो इसकी पाबंदी ना करें तुम पर भी इस बारे में कोई पाबंदी नहीं, न एहराम की पाबंदी, न हुरमत वाले महीने की पाबंदी, न हुरमत वाले मकाम की पाबंदी। तो ये पाबंदियाँ पाबंदियों के साथ हैं, जो पाबंदी नहीं करता उसके लिए कोई पाबंदी नहीं है। फमनियल तरा पर जिसने ज्यादती की अली कुम तुम पर, फातदु पर तुम भी ज्यादती करो अली ही उस पर, बेमिसली मातदा बराबर उसके कि जो ज्यादती की उसने कि उससे बढ़कर ने कि उतनी उसके खिलाफ कार्रवाई करो जितनी कार्रवाई वो कर रहा है, मुकाबले में आ रहा है मुकाबले में उसको कत्ल करोगे, उनकी बीवी बच्चों को कत्ल नहीं करोगे, बूढ़ों को कत्ल नहीं करोगे, लिहाजा जितनी ज्यादती वो कर रहे हैं तुम भी उनके मुकाबले में उतनी ही कार्रवाई जो है वो करोगे। बिमिसली मातदा अलैकुम बराबर उसके मिसल उसके के जो ज्यादती की उसने तुम पर, वत्तकुल्लाह और डरते रहो अल्लाह से, कोई ऐसा काम न कर बैठो जो काम ज्यादती का काम हो और अल्लाह की नाफरमानी का काम हो, तो उससे बचने की कोशिश करो। वालमो और जान लो अन्नल्लाह यकीन अल्लाह ताला माल मुत्तकीन मुत्तकियों के साथ है, अल्लाह की मैयत तुम्हें हासिल है कि इस मकाम पर भी कार्रवाई करोगे तो अल्लाह तुम्हें अपनी मैयत से सरफराज फरमाएगा कि अल्लाह की मदद तुम्हें हासिल रहेगी। यहाँ जान की कुर्बानी का जिक्र फरमाया, आगे माल की कुर्बानी का जिक्र, तो मैं वह अनफिकू और तुम खर्च करो, फी सबीलिल्लाहि अल्लाह के रास्ते में, वला तुल्कू और मत डालो, बीआईडीकुम अपने हाथों से ताल्लुका बर्बादी में, जब अल्लाह के रास्ते में तुम माल खर्च नहीं करोगे जिहाद में माल खर्च नहीं करोगे तो क्या ये माल बचा सकोगे, नहीं, क्या अपनी जिंदगियां बचा सकोगे कि नहीं, कुफार मजबूत होंगे न तुम्हारी जिंदगियां महफूज होंगी न तुम्हारे माल महफूज होंगे। मैं वाहसिन और इखलास के साथ नेकी करो, इन अल्लाह इखलास से नेकी करने वालों को पसंद करता है। अब एहसान के लफ्जी मानी के हैं, एहसान के मानी हैं कि बेहतर से बेहतर सूरत इख्तियार करना, कि हर अमल की बेहतर से बेहतर सूरत इख्तियार कीजिए। नमाज पढ़ रहे हैं, बेहतर सूरत यह है कि नमाज के अंदर ख्याल अल्लाह की तरफ हो, किसी और तरफ जाने ना पाए, ये नमाज के अंदर एहसान। तो इसी तरह हर नेकी के अंदर वो सूरत इख्तियार करो जो सबसे बेहतर सूरत है, अगर ऐसा करोगे तो अल्लाह के महबूब बन जाओगे। अल्लाह मुझे भी आपको भी इसकी तौफीक अता फरमाए। बाप दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौम الدين اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وبارك وسلم اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار يا حي يا قيوم برحمتك نستغيث اللهم أجد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر عليهم إنك أنت على كل شيء قدير رب اغفر وارحم وأنت خير الراحمين اللهم اغفر لنا ولوالدينا ولأولادنا ولجميع المؤمنين والمؤمنات ولإخواننا الذين سبقونا بالإيمان اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلنا أصحاب النبي صلى الله عليه وسلم وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين وتقبل منا إنك أنت السميع العليم